दस्तावेज को पनि दस्तावेज अनलाइन रेडियो। नमस्कार, दस्तावेज खबरमा सबैलाई स्वागत छ। दस्तावेज खबर दस्तावेज.com लगइन गरी जुनसुकै बेला संसारभरि सुन्न सक्नुहुनेछ। यो खबर टिभीएसटी मिडिया नेपालगञ्जले तयार पारेको हो। सुरुमा प्रमुख समाचारहरू। भाकेमा निषेधाज्ञा एक हप्ताका लागि थपियो तर केही खोक्लो बनाइँदै। नेपालगञ्ज नाका अस्तव्यस्त फोरलाइन सडक बन्यो पार्किङ स्थल। भाकेमा कोरोनाको संक्रमण घट्यो तर 5% झर्न सकेन। लम्हीमा 2 महिलामाथि सामूहिक बलात्कार र ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसनले युकेलाई विज्ञानको सुपर पावर बनाउने योजना सार्वजनिक। कोरोना भाइरसको हटस्पट बनेको बाँकीमा जारी निषेधाज्ञा थप एक हप्ता थपिएको छ। दोस्रो चरणको कोरोनामा हटस्पट बनेपछि जिल्ला प्रशासन कार्यालयले वैशाख 13 गतिदेखि निषेधाज्ञा जारी गरेको हो। निषेधाज्ञा थपिए पनि केही कुक्लो भने गरिएको बाँकेका प्रमुख जिल्लाधिकारी शिवराम गेलालले जनाए। स्थानीय प्रशासनका अनुसार मङ्गलबारदेखि सरकारी कार्यालय खोल्ने निर्णय गरिएको छ। कार्यालयमा भिडभाड नहुने गरी सेवा प्रवाह व्यवस्थित गर्न कार्यालय प्रमुखहरूलाई निर्देशन दिँदै सबै सार्वजनिक निकाय बैङ्क तथा वित्तीय संस्थाहरू खोल्ने प्रशासनले जनाएको छ। यस्तै दैनिक उपभोग्य वस्तु तथा अति आवश्यक सामग्री खरिद बिक्रीका लागि बिहान 7 बजेदेखि अपराह्न 4 बजेसम्म पसल व्यवसाय खुल्ने भएका छन्। हाल बिहान 9 बजेदेखि दिउँसो 2 बजेसम्म पसल खुल्दै आएका थिए तर विद्यालय कटेज ट्युसन सेन्टर तालिम केन्द्र पनि खुल्ने छैन। सवारी साधन पार्किङ गर्ने स्थान अभावका कारण नेपाल भारत सीमा नेपालगञ्जको जमुना नाका अस्त व्यस्त बनेको छ। फोर लेन सडकको बिचमा मोटरसाइकल पार्किङ गर्ने र सयौँ रिक्साको भिडले नाका अस्त व्यस्त बन्ने गरेको हो। भारतीय सुरक्षाकर्मीहरूले नेपालीहरूलाई भारत प्रवेश गर्न दिने तर सवारी साधन लैजान नदिएका कारण भिडभाड बढी हुने गरेको छ। तर भारतबाट दैनिक सयौँ मालवाहक ट्रकहरू नेपाल भित्रिँदै आएका छन्। नेपाल भारत सीमा जमुना स्थित इलाका प्रहरीले भारतीय सुरक्षाकर्मीले नेपाली प्लेटका सवारी साधनहरू प्रवेश कारण सीमा अस्त व्यस्त देखिएको जनाएको छ। बाँकेमा सोमबार 14 जना सहित 53 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 16 जना कोरोना संक्रमण जितेर घर फर्केका छन्। बाँकेका 3 प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका 14 जना सहित 53 कोरोना संक्रमण पुष्टि भएको हो। धेरी अस्पतालमा 50, नेपालगञ्ज मेडिकल कलेज कोलपुरमा 1 र बागेश्वरी ल्याबमा 3 जनामा कोरोना पुष्टि भएको जिल्ला COVID-19 संकट व्यवस्थापन केन्द्रले जनाएको छ। बर्दिया र सुर्खेतका 1-1 जना गरी 2 जनाको मृत्यु भएको छ। सोमबार 16 जना कोरोना जितेर डिस्चार्ज भएका छन्। हालसम्म बाँकेमा 17,418 जना संक्रमित भइसकेका छन्। तपाईँ भर्खरै समाचार सुन्दै हुन्छ भने यो हो दस्तावेज खबर। दस्तावेज लगइन गरी जुनसुकै बेला संसारभरि सुन्न सक्नुहुनेछ। लम्हीमा आइतबार राति 2 महिलामाथि सामूहिक बलात्कार भएको छ। हतियारधारी समूहले टिप्पर चालकलाई कुटपिट गरी उनकी पत्नी र दिदी सासूलाई बलात्कार गरेको हो। लम्ही नगरपालिका साथ कमानपुर स्थित जङ्गलको बाटोमा टिक्कर रोपी चालकलाई रुखमा बाँधेर श्रीमतीका दिदी बहिनीमाथि जबरजस्ती गर्ने भएको वडा प्रहरी कार्यालय लम्हीले जनाएको छ। हतियार सहित आएका 3 युवाले 45,000 रुपियाँ र कानमा लगाएका गरकाना पनि लुटेर लगेको पीडित पक्षलाई विद्रित गर्दै प्रहरीले जनाएको छ। घटनामा संलग्न रहेको आशंकामा वडा प्रहरी कार्यालय लम्हीले 1 युवकलाई नियन्त्रण गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्द्रले बताए। बर्दिया जिल्लाको राजापुर हुँदै कैलाली जोड्ने कर्णाली नदीमा निर्मित सतीघाट पुल जोखिममा परेको छ। नदी कटान रोक्न निर्माण गरिएको ज्ञानभित्र पानीको बहाव बढ्दै गएपछि पुल जोखिममा परेको हो। 531 मिटर लामो उक्त पुल 3 वर्षकी 46 करोड रुपियाँ लागतमा निर्माण भएको हो। तपाईँ भर्खरै समाचार सुन्दै हुन्छ भने यो दस्तावेज खबर। दस्तावेज खबर दस्तावेज.com लगइन गरी संसारभर जुनसुकै बेला सुन्न सक्नुहुनेछ। युरो 2020 अन्तर्गत सोमबार राति 4 खेल हुँदैछन्। राति 9:45 बजी बुखारेस्टमा युक्रेन र अस्ट्रिया भिड्दैछन् भने एमेस्टरमा उत्तरी मेसोडोनिया विरुद्ध नेदरल्यान्ड्सले खेल्दैछ। त्यस्तै 12:45 बजी राति सेन्ट पिटर्सबर्गमा फिनल्यान्ड विरुद्ध बेल्जियम तथा कोपनहेगमा रुस विरुद्ध डेनमार्कले प्रतिस्पर्धा गर्दैछन्। अन्तिममा सुनौ अन्तर्राष्ट्रिय खबर। ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसनले युकेलाई विज्ञानको सुपर पावर बनाउने योजना सार्वजनिक गरेका छन्। जोनसनले वैज्ञानिक अनुसन्धानमा थपिएको बजेट र खर्च योजना घोषणा गर्दै आफ्नो देशलाई विज्ञानको महाशक्ति बनाउने योजना सार्वजनिक गरेका हुन्। उनले नवस्थापित नेसनल साइन्स एन्ड टेक्नोलोजी काउन्सिलको अनुसन्धानलाई नागरिक हितको बाटोमा डोर्याउन रणनीतिक मार्गदर्शन गर्न त्यसको अध्यक्षता आफै गर्नेछन्। सरकारको प्रमुख वैज्ञानिक सल्लाहकार सर प्याट्रिक भ्यालेन्सले उक्त काउन्सिलको नेतृत्व गर्नेछन्। हस्त दस्तावेज खबर आजलाई यति नै। दस्तावेज टिमलाई बिदा दिनुहोस्। सबैलाई नमस्कार।